सुधार छैन कसैलाई भन्दैनन् दोरी गीतलाई गीतै हो भन्दैनन् हरेक साँझ बिहान हाम्रो घरमा टिभी को रिमोट हराउँछ छोराले इङ्ग्लिस च्यानल मन पराउँछ छोरीको हिन्दी सिरियलमा ध्यान आफू त पारियो दोहोरीको फ्यान संस्कार छैन कसैलाई गन्दैनन् दोरी गीतलाई गीतै हो भन्दैनन् हरेक साँझ बिहान हाम्रो घरमा टिभीको रिमोट हराउँछ छोराले इङ्ग्लिस च्यानल मन पराउँछ छोरीको हिन्दी सिरियलमा ध्यान आफू त परियो दोहोरीको फ्यान आफू त परियो लोकदोरीको फ्यान ससुराल सिमरको छोरा भन्छ टिभी नै लिम अर्को हरेक साँझ बिहान हाम्रो घरमा टिभीको रिमोट हराउँछ छोराले इङ्ग्लिस च्यानल मन पराउँछ छोरीको हिन्दी सिरियलमा ध्यान आफू त परियो दोहोरीको फ्यान छोरी हेर्छ ससुराल सिमरको छोरा भन्छ टिभी नै लिम अर्को हरेक साँझ बिहान हाम्रो घरमा टिभीको रिमोट हराउँछ छोराले इङ्ग्लिस च्यानल मन पराउँछ छोरीको हिन्दी सिरियलमा ध्यान आफू त परियो दोहोरीको फ्यान आफू त परियो लोकदोरीको फ्यान हरेक साँझ बिहान हाम्रो घरमा टिभीको रिमोट हराउँछ छोराले इङ्ग्लिस च्यानल मन पराउँछ